أعوذ بالله من الشيطان الرجيم. چلیے آیت نمبر 29 دیکھتے. يا أيها الذين آمنوا اتقوا الله. اے ایمان والو اللہ سے ڈر جاؤ. بار بار ایمان والے, مجھے سورہ مائدہ یاد آ رہی ہے کیونکہ اس کی ہر آیت تقریبا یا ایھا الذین آمنوا سے شروع ہوتی ہے, لیکن یہاں اے ایمان والو, ان تتقوا الله يجعل لكم فرقانا, اگر تم اللہ سے ڈرو گے تو وہ تمہارے اندر ایک فرقان پیدا کر دے گا, قوت تمیز دے دے گا تم کو. اور کیا کرے گا؟ وَيُكَفِّرْ عَنْكُمْ سَيِّئَاتِكُمْ, اور تم سے تمہاری برائیوں کو دور کر دے گا. وَيَغْفِرْ لَكُمْ, اور تمہارے گناہوں کو معاف کرے گا, یعنی تمہیں معاف کر دے گا. وَاللَّهُ ذُو الْفَضْلِ الْعَظِيمِ, اور اللہ تعالیٰ بہت بڑے فضل کا مالک ہے. بہت ہی خوبصورت آیت ہے تقویٰ کے باب میں, کہ جب ایک انسان کے اندر تقویٰ آتا ہے, اللہ تعالیٰ کا ڈر آتا ہے, اللہ کی موجودگی کا احساس ہر وقت اس کو رہتا ہے, تو نتیجے میں پھر کیا ہوتا ہے کہ اللہ تعالیٰ اس کو کیا کچھ دیتا ہے. اس آیت میں دیکھیے, یجعل لکم فرقانا, کون سا ثمر ہے, کون سا پھل ہے تقویٰ کا؟ فرقان دے گا, تمہیں ڈیسیژن پاور دے دے گا, حکمت دے دے گا, معاملہ فہمی دے دے گا, لوگوں کے ساتھ ڈیل کرنا سکھا دے گا. لوگ اپنا آپ چھپائیں گے بھی, اللہ تعالیٰ ان کا اندر تمہارے سامنے کھول دے گا. پھر لوگ تمہیں دھوکہ نہیں دے سکیں گے, لوگ تمہیں چیٹ نہیں کر سکیں گے, وہ سمجھیں گے کہ اس کو تو پتہ ہی نہیں چلے گا, لیکن اللہ تعالیٰ تمہارے اندر ایک خاص وصف پیدا کر دے گا کہ جس کی وجہ سے پھر تم لوگوں کو پہچاننے لگو گے. دوسری چیز کیا ہے؟ وَيُكَفِّرَنْكُمْ سَيِّئَاتِكُمْ, تمہاری برائیاں دور کر دے گا. کون ہے جس کے اندر برائیاں نہ ہو؟ کون ہے جو اپنی برائیوں سے خود تھکا ہوا نہ ہو, لیکن کوشش کے باوجود بھی انسان نہیں دور کر پاتا؟ اس کا علاج کیا ہے کہ تقوی اختیار کرو. وَيَغْفِرْ لَكُمْ, اور تمہیں معاف کر دے گا, اللہ تعالیٰ تمہیں بخش دے گا. واللہ ذو الفضل العظیم, اللہ تعالیٰ بہت بڑے فضل کا مالک ہے, اس کے ہاتھ میں خزانے ہیں. سوال پیدا ہوتا ہے کہ تقویٰ کیا ہوتا ہے جس کی وجہ سے اتنا کچھ ملتا ہے؟ تو تقویٰ ہے اللہ کے حکموں کی مخالفت اور اس کی منع کی ہوئی چیزوں سے رکنے کا نام. تقویٰ کیا ہے؟ اوامر الہی کی مخالفت اور اس کی مناہی, یعنی منع کی ہوئی چیزوں کے ارتکاب سے بچنا, یعنی گناہوں سے اپنے آپ کو بچانا. اب دیکھیے کہ ڈر جو ہوتا ہے نا, یہ سوئی ہوئی حصوں کو جگا دیتا ہے. ہم بستر پہ کیوں سوئے رہتے ہیں نماز کے وقت میں؟ ڈر نہیں ہے نا, وہ جہنم نہیں دکھتی, اور پتہ چل جائے کہ اسی بستر کے اندر سانپ ہے, ایک احساس بھی ہو جائے نا ہلکا سا کہ بستر کے سائڈ پہ کوئی کیڑا چڑھ گیا, اٹھتے ہیں چونکے کہ نہیں, تو پھر جہنم کی آگ کیوں نہیں یاد کراتی, پھر وہ کیوں نہیں اٹھواتی؟ کیا کہیں گے, تم بھی سوتے رہو میں بھی سوتا رہو؟ ڈر انسان کو بیدار کر دیتا ہے. تو پھر اگر بستر سے اللہ کا ڈر نہیں اٹھاتا, تو ہم سمجھ سکتے ہیں کہ ہمارے اندر ابھی اللہ کا تقویٰ نہیں آیا, ابھی ہم نے اس کو اس کی ہستی کے ساتھ پہچانا نہیں جیسے کہ اس نے ہمیں حکم دیا. پھر اسی طرح آپ دیکھیے کہ بعض دفعہ, یعنی یہ جو فرقان لفظ ہے, اس پہ تھوڑی سی بات کروں گی کہ حق اور باطل کی تمیز, اس کے درمیان فرق کیا جا سکے. مطلب کیا ہے کہ تقویٰ کے ذریعے دل مضبوط ہوتا ہے, بصیرت تیز ہو جاتی ہے, اور ہدایت کا راستہ واضح ہو جاتا ہے. پھر انسان کو ایسے موقع نظر آتے ہیں جہاں وہ نیکیاں کما سکے, پھر ایسے انسان شکوک و شبہات میں مبتلا ہوتا ہے تو اللہ تعالیٰ اس کو راستہ دکھا دیتا ہے. آپ کہہ سکتے ہیں کہ صراط مستقیم پہ چلنے کی توفیق مل جاتی ہے تقویٰ کے ذریعے. پھر انسان کو اصل فائدہ آخرت کا فائدہ ہے, اس حقیقت کا یقین ہو جاتا ہے. پھر اس کو پتا ہے کہ بچت ہے تو صرف اللہ کی بات کو ماننے میں بچت ہے, پھر وہ نفس کے تقاضوں کے اوپر بہکتا نہیں, پھر وہ جدھر دنیا جاتی ہے ادھر نہیں جاتا, بلکہ تقویٰ, اللہ کا ڈر, اللہ کا خوف. اور ایسے ہی لوگ جو ہیں پھر وہ مشکلات میں टूटते नहीं बल्कि संभलने लगते हैं। और ये लोग जो हैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के कत्ल की कोशिशें करने वाले और आपको रास्ते से हटाने वाले, ऐसे लोगों को खास तौर पे अपनी चीजों की तरफ देखना है कि हम क्या करते हैं। अब देखिए कि तकवा जिंदगी में आ गया ना, तो आपकी जिंदगी बहार बन जाएगी, मुतमईन जिंदगी गुजारेंगे। मांगा करें अल्लाह ताला से, अल्लाहुम्मा इन्नी अस्अलुकल हुदा वत्तुका वल अफाफ वल गिना। ए अल्लाह, मैं तुझसे सवाल करती हूँ हिदायत का और तकवा का और पाक दामनी का और गिना का। मेरे दिल से दौलत की हवस निकाल दे, मेरा दिल मुतमईन हो जाए, कनात वाला दिल बन जाए, मैं इतनी मुतमईन हो जाऊं अपने आप से कि मुझे किसी दूसरी चीज की तरफ देखने की जरूरत नहीं। और आप कह सकते हैं कि 13 साल जो मक्का में गुजरे, सहाबा कराम ने तकवा की बुनियाद पर उन हालात का मुकाबला किया। ये रेजिस्टेंस पावर होती है। हम आज छोटी छोटी धमकियों पर डिबक जाते हैं, छोटी छोटी बातें होती हैं, हम परेशान हो जाते हैं। आज भी अगर अल्लाह का तकवा, अल्लाह की मोहब्बत इंसान के अंदर आ जाए, तो वो कभी भी किसी चीज से नहीं डरता। अल्लाह ताला से हमें यही दुआ करनी है कि हमारे अंदर अपना तकवा पैदा करे। तिलावत सुनते हैं यहाँ तक। يا أيها الذين آمنوا إن تتقوا الله يجعل لكم فرقانا ويكفر عنكم سيئاتكم ويغفر لكم والله ذو الفضل العظيم. आयत नंबर 30 से देखते हैं। व इस यमकुरु बिकल लसीना कफरू लियुस्बितू का औ यक्तुलूक औ यक्तुलू का औ युखरिजूक व यमकुरूना व यमकुरुल्लाह वल्लाहु खैरुल माकिरीन। और ए नबी, वो वक्त भी याद कीजिए जब काफिर आपके बारे में खुफिया तदबीरें सोच रहे थे कि आपको कैद कर डालें या मार डालें या जिला वतन कर दें, और वो भी तदबीरें कर रहे थे और अल्लाह ताला भी तदबीर कर रहा है, और अल्लाह ताला सबसे अच्छी तदबीर करने वाला है। इस आयत में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को उस वाक्य की खबर दी जा रही है कि जब कुफारे मक्का ने आपके कत्ल की कोशिशें की, और ये वही मौका था कि जिसके बाद फिर नबी सल्लल्लाहु अलैहि वसल्लम को हुक्म दिया गया कि आप अब इस जगह को छोड़ दें, हिजरत कर जाएं, क्योंकि अब आपकी जान को भी खतरा है। और इसके साथ साथ ये है कि अब वक्त आ गया है कि इन लोगों को अब इनके हाल पे छोड़ दिया जाए और आपको नए रास्ते दिखाए जाएं, ताकि वो लोग जो आपसे फायदा उठा सकते हैं उनको आप फायदा दें। तो यहाँ वह इस और जब, यानी अल्लाह ताला नबी सल्लम को उसी अंदाज से याद करवाते हैं जैसे पीछे कई दफा हमने देख लिया, इसके अंदर उस गुरु छुपा होता है, वाक्य की तरफ इशारा होता है कि जब वो लोग आपके खिलाफ, कौन यम कुरुबी का, आपके साथ यानी आपके मुतल्लिक आपके बारे में मकर कर रहे थे, कौन अल्लजीन कफरू, काफिर लोग क्या थे उनके मकर, पहला मकर क्या था, लियुस बीतूक, ताकि आपको कैद कर दें। ये मीटिंग कहाँ पे हो रही थी, दारुल नदवा में। असल में ये मुशरिकीन की सरगर्मियों की जगह थी, जैसे मुसलमान दारुल अरकम में मिलते थे, इसी तरह ये लोग दारुल नदवा में मिला करते थे। तो अल्लाह ताला उसी मीटिंग को खोल देते हैं जो छुपके हुई, लेकिन जब कोई भी किसी चीज को अल्लाह के दीन के रास्ते के खिलाफ इस्तेमाल करते हुए काम करता है, तो अल्लाह ताला उसको खुद ब खुद खोल देते हैं। तो इस मीटिंग में एक बात क्या थी कि या तो आपको कैद कर दें, औ यक्तलूक या कत्ल कर दें, औ युखरिजूक या आपको निकाल दें यानी जिला वतन कर दें। वयम कुरू न वयम कुरुल्ला, वो भी मकर कर रहे थे और अल्लाह भी एक तदबीर कर रहा था। उनका मकर क्या था कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को निकाल दिया जाए मक्का से, या कत्ल कर दिया जाए, या आपको रास्ते से हटा दिया जाए। लेकिन अल्लाह की तदबीर क्या थी, कि अब ये लोग खुद अपने हाथों एक ऐसा काम कर रहे हैं कि जिसका सजा ये खुद भुगतेंगे, और वो आगे वक्त में आने वाले में हुई। इस पूरी आयत को समझने के लिए आपके सामने वो वाक्या रखूंगी कि जो तफसीर की किताबों में मिलता है कि जब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ मीटिंग हुई। मुस्नद अहमद की रिवायत है कि कुरैश के तमाम कबीलों के सरदारों ने दारुल नदवा में जमा होने का इरादा किया। मलऊन इबलीस भी इन्हें एक बहुत बड़े बुजुर्ग की सूरत में मिला। एक रिवायत में आता है कि मतलब दाढ़ी वाला बन के, और बहुत ज्यादा उसने अपने आप को नेक वज़ाकता बना के पेश किया। उन्होंने पूछा, आप कौन हैं? इसने कहा, अहले नजद का शेख हूँ, यानी नजदी शेख बन के आया, नजद के इलाके से एक बुजुर्ग आया हूँ, एक शेख आया हूँ। मुझे मालूम हुआ था कि आप लोग आज एक मशवरे की गरज से जमा होने वाले हैं। मैं भी हाजिर हुआ कि इस मजलिस में शामिल हो जाऊं और राय में और खैर ख्वाही में कोई कमी ना करूं। जरा गौर कीजिए उसके मकर, दिल में क्या छुपा है और जुबान में क्या कह रहा है। आखिर मजलिस खत्म हुई तो इसने कहा, इस शख्स के बारे में पूरे गौर व हौज से कोई सही राय कायम करो। वल्ला इसने तो सबका नाक में दम कर रखा है। किसी ने कहा, इसे कैद कर दो फिर भूल जाओ, ये सड़ सड़ कर मर जाएगा जैसे जुहैर और नाबेगा वगैरह शायरों का हशर हुआ। ये भी तो इन शायरों ही में से एक शायर है, यानी ये माजी में जो मक्का की तारीख के अंदर कुछ लोग मौजूद थे उनके अंदर से किसी का उसने हवाला दिया कि जैसे फलां शायरों ने किसी वक्त हज की होगी तो इन्होंने उसको कैद कर दिया। तो नाउज़ुबिल्लाह सुम्मा नाउज़ुबिल्लाह, नबी सल्लल्लाहु अलैहि वसल्लम को भी कैद कर दो, ना कोई इनको जानेगा ना पहचानेगा। इस पर नजदी शेख यानी जो इबलीस था कहने लगा, ये राय ठीक नहीं। देखो, ऐसा करने से इसके जितने साथी हैं वो हमला करके अचानक कूद पड़ेंगे और तुमसे लड़ भिड़ कर इसे छुड़ा कर ले जाएंगे। फिर वो औरों से मदद लेकर अजब नहीं कि तुमसे जबरदस्त इंतकाम लें। सबने कहा, शेख जी सच फरमाते हैं भाई, कोई और राय कायम करो, कोई और राय पेश करो। किसी ने कहा, इसे यहां से निकाल दो, फिर जिला वतन कर दो, फिर इसके करतूत तुम्हें कोई नुकसान न देंगे, वो यहां से चले जाएंगे, कहीं मुंह छुपाए पड़ा रहेगा, तुम इसकी ईजा से छूट जाओगे, गैरों में इसका बुरा हशर होगा। ये सुनकर नजदी शेख चिल्लाया कि ये राय भी ठीक नहीं, तुम नहीं देखते कि इसकी बातें कैसी मीठी हैं, इसकी जुबान कैसी चलती है, वो दिलों पर कैसा कब्जा कर लेता है। कोई नहीं जो इसकी बातों का भूखों की तरह मुश्ताक न रहता हो। वल्ला, अगर तुमने इसे यहां से निकाला तो वो अपनी शीरी जुबानी और आतिश बयानी से हजार हा साथी पैदा कर लेगा। फिर जो इधर का रुख करेगा तो तुम्हें छठी का दूध याद आ जाएगा। फिर तो तुम्हारे शरीफों को तलवार से हलाक करेगा और तुम सबको यहाँ से बयक बैनी और यानी यहाँ से निकाल देगा। सबने कहा, शेख जी सच फरमाते हैं, कोई और राय पेश करो। इस पर अबू जहल मलून ने कहा, मेरी एक राय है, सुन लो। मेरा ख्याल है कि तुम सबके जहन में भी ये बात आई होगी, बस यही राय ठीक है, तुम इस पर बेखटके अमल करो। सबने कहा, चचा जान बयान फरमाइए। इसने कहा, हर कबीले का एक नौजवान जर्री बहादुर शरीफ माना हुआ शख्स चुन लो, ये सब जवान एक साथ मिलकर इस पर हमला कर दें और अपनी तलवारों से इसके टुकड़े उड़ा दें। फिर तो इसके कबीले के लोग यानी बनी हाशिम को तो ये हिम्मत न होगी कि कुरैश के तमाम कबीलों से लड़ें, क्योंकि हर कबीले का एक नौजवान इसके कत्ल में शरीक होगा। इसका खून तमाम कबाइल ले कुरैश में बटा हुआ होगा और चारों नचार वो दियत लेने पर आमादा हो जाएंगे। हम इस बला से छूट जाएंगे और इस शख्स का खात्मा हो जाएगा। अब तो शेख नजदी उछल पड़ा और कहने लगा, अल्लाह जानता है, वल्लाह बस यही एक राय बिल्कुल ठीक है, इसके सिवा कोई और बात समझ में नहीं आई, बस यही करो और इस किस्से को खत्म करो, इससे बेहतर कोई सूरत नहीं हो सकती। चुनाचे ये पुख्ता फैसला करके ये मजलिस बर्खास्त हुई। वहीं जिब्राइल अलैहिस्सलाम नबी सल्लम के पास आए, आपसे फरमाया कि आज की रात आप अपने घर में अपने बिस्तर पर ना सोएं। काफिरों ने आपके खिलाफ आज मीटिंग में ये तजवीज तय की है, चुनाचे आपने यही किया। इस रात आप अपने घर अपने बिस्तर पर ना लेटे। اللہ تعالیٰ نے آپ کو ہجرت کی اجازت دے دی اور آپ کے مدینہ پہنچ جانے کے بعد اس آیت میں اپنے احسان کا ذکر فرمایا اور ان کے اس فریب کا ذکر کرتے ہوئے یہ بھی فرمایا کہ ام یقولون، اس دن کا نام ہی یوم الزخمہ ہو گیا، کہ ان کے انہی ارادوں کا ذکر اس آیت میں ہے. تو یہاں آپ دیکھیے کہ شیطان کے مکر آپ نے دیکھے کہ کیسے اپنا بن کے دغا دیتا ہے اور بظاہر مخلص لگتا ہے، لیکن دل میں اس کے کیا بغض چھپا ہوا تھا اللہ کے نبی صلی اللہ علیہ وسلم کے بارے میں، اور وہ رائے جس کے اوپر دوسروں کا خیال گزرا اور وہ کم نقصان دیتی اس کو اس نے ٹلوا کے تو آپ کے قتل کی کوشش کی، اور اس ناطے سے پھر آپ کو یعنی تکلیف پہنچانے کی کوشش کی. تو اس سے بہت ساری چیزیں ہمارے سامنے کھلتی ہیں کہ شیطان کا ہدف کیا ہے، کہ زیادہ نقصان والی چیز انسان کے سامنے آئے. بعض دفعہ وہ چھوٹے نقصان سے بچانے کے لیے بڑا نقصان کروا دیتا ہے انسان کا، یا کبھی بڑے نقصان کی طرف ڈالنے کے لیے خیر سے محروم کر دیتا ہے. لیکن واللہ خیر الماکرین، اللہ تعالیٰ جو ہے وہ بہترین مکر کرنے والا ہے، یعنی اللہ تعالیٰ کے پلان، اللہ تعالیٰ کے راستے وہ کوئی اور سمجھ نہیں سکتا. چنانچہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو حکم ہوا، اس کے بارے میں بھی روایت میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم مکہ میں اللہ کے حکم کے منتظر تھے، یہاں تک کہ قریشیوں نے جمع ہو کر مکر کا ارادہ کیا. جبرائیل علیہ السلام نے آپ کو خبر دی اور کہا کہ آج آپ اس مکان میں نہ سوئیں جہاں سویا کرتے تھے. آپ نے حضرت علی رضی اللہ عنہ کو بلا کر اپنے بستر پر سبز چادر اوڑھ کر لیٹنے کو فرمایا اور آپ باہر آ گئے. قریش کے مختلف قبیلوں کا مقررہ جتھا آپ کے دروازے کو گھیرے کھڑا تھا، یعنی آپ کو گھر کے اندر قید کیا ہوا تھا، باہر آپ کے دروازے کے پہرہ تھا. آپ نے زمین سے ایک مٹھی بھر مٹی اور کنکر لے کر ان کے سروں اور ان کی آنکھوں میں ڈال کر سورت یاسین کی آیتیں فہم لا یبصرون تک تلاوت کرتے ہوئے نکل گئے. وہ ہے نا، من بین ایدیہم صدم ومن خلفہم صدم فاغشیناہم فہم لا یبصرون. یہ آیت نہ پڑھتے ہوئے وہاں سے نکلے اور لوگ جو ہے وہ آپ کو نہ دیکھ سکے. کیسے اللہ تعالیٰ تدبیریں کرتا ہے، جس کا اللہ تعالیٰ پر ایمان ہوتا ہے وہ واقعی پھر اللہ تعالیٰ اس کو بچا بھی لیتا ہے. اسی طرح صحیح ابن حبان اور مستدرک حاکم کی ایک روایت میں آتا ہے کہ حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ آپ کے پاس روتی ہوئی آئیں. آپ نے پوچھا بیٹی رو کیوں رہی ہو؟ کہنے لگی کہ ابا جان کیسے نہ رو، یہ قریش خانہ کعبہ میں جمع ہیں، لات اور عزہ کی قسمیں کھا کر یہ طے کیا ہے کہ ہر قبیلے کے لوگ آپ کو دیکھتے ہی اٹھ کھڑے ہوں اور ایک ساتھ حملہ کر کے قتل کرتے ہیں، تاکہ الزام سب پر آئے اور سب ایک گروہ قرار دیے جائیں اور کوئی ایک خاص شخص قاتل نہ ٹھہرے. آپ نے فرمایا بیٹی پانی لاؤ. پانی آیا، نبی صلی اللہ علیہ وسلم نے وضو کیا اور مسجد حرام کی طرف چلے. انہوں نے آپ کو دیکھا اور دیکھتے ہی غل مچایا، لو وہ آ گیا، اٹھو. اسی وقت ان کے سر چھک گئے، ٹھوڑیاں سینے سے لگ گئیں، نگاہ اونچی نہ کر سکے. نبی صلی اللہ علیہ وسلم نے ایک مٹھی مٹی کی بھر کر ان کی طرف پھینک دی اور فرمایا یہ منہ الٹے ہو جائیں گے، یہ چہرے برباد ہو جائیں گے. جس شخص پر ان کنکریوں میں سے کوئی کنکر پڑا وہی بدر کے دن کفر کی حالت میں مارا گیا. یہ ہے واللہ خیر الماکرین. کوئی کیسے اللہ کے راستے میں کسی کے کو نقصان دے سکتا ہے اگر اللہ تعالیٰ کسی کی مدد کر دے اور اس کا معاون ہو. آج بھی آپ دیکھیے کہ کتنے لوگ ہیں جو اللہ تعالیٰ کے یعنی نام پہ یا اللہ تعالیٰ کے دین کی وجہ سے آزمائے جاتے ہیں، قید کر دیے جاتے ہیں، روک لیے جاتے ہیں، ایئرپورٹس پہ ہوتے ہیں، ان کی چیکنگز ہوتی ہیں. لیکن جتنا ایمان زیادہ ہوگا اتنا ہی انشاءاللہ تعالیٰ اللہ سبحانہ تعالیٰ بہترین راستے دکھاتے ہیں اور پھر وہ اس کام کو کرنے کے لیے تیار ہو جاتے ہیں. اسی طرح اس واقعے کو اچھی طرح سمجھنے کے لیے ایک اور روایت بھی آپ کے ساتھ شیئر کروں گی، جو مطلب آپ کو وہ منظر ذہن میں لائیں، بلکہ آپ میں چاہوں گی کہ آپ لوگ سوچیں ذرا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی کیا حالت ہوگی اس وقت، جان کے لالے. ہمیں تو ابھی کسی نے جان کی دھمکیاں نہیں دی اور اللہ نہ کرے کوئی دھے آگے بھی، نہ ہم لوگ یہ چیزیں برداشت کرنے والے ایمان رکھتے ہیں، لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ کیسے کیسے معاملے ہوتے تھے. مسند احمد میں ہے کہ مکہ میں رات کو مشرکوں کا مشورہ ہوا، کسی نے کہا صبح کو اسے قید کر دو، کسی نے کہا مار ڈالو، کسی نے کہا دیس نکالا دے دو. اللہ تعالیٰ نے اپنے نبی مکرم صلی اللہ علیہ وسلم کو اس کی خبر دی. اس رات حضرت علی آپ کے بستر پر سوئے، آپ مکہ سے نکل کھڑے ہوئے، غار میں جا کر بیٹھ گئے۔ مشرکین نے یہ سمجھ کر کہ خود نبی صلی اللہ علیہ وسلم اپنے بستر پر لیٹے ہوئے ہیں، ساری رات پہرا دیتے رہے۔ صبح سب کود کر اندر پہنچے، دیکھا تو حضرت علی ہیں۔ ساری تدبیریں چوپٹ ہو گئیں۔ پوچھا کہ تمہارے ساتھی کہاں ہیں؟ آپ نے اپنی لاعلمی ظاہر کی۔ یہ لوگ قدموں کے نشان دیکھتے ہوئے آپ کے پیچھے پیچھے اس پہاڑ تک پہنچ گئے۔ وہاں سے پھر کوئی پتہ نہ چلا، پہاڑ پر چڑھ گئے، اس غار کے پاس سے گزرے، لیکن دیکھا کہ وہاں مکڑی کا جالا تنا ہوا ہے۔ کہنے لگے، اگر اس میں جاتے تو یہ جالا کیسے ثابت رہ جاتا؟ چنانچہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے 3 راتیں اسی غار میں گزار دی۔ پھر فرمایا کہ انہوں نے مکر کیا اور ان کی چال ان کے کام نہ آئی۔ تو اللہ تعالیٰ اسباب بنا لیتا ہے اور انسان کو بچا لیتا ہے، تو لہٰذا اس بات کو سن کے ہمارے دل میں جو ایمان پختہ ہو وہ یہ ہے کہ اگر اللہ تعالیٰ بچانا چاہے تو کوئی پکڑ نہیں سکتا۔ جب اللہ تعالیٰ کا ارادہ کسی کو خیر دینے کا ہوتا ہے، کسی کو نفع دینے کا ہوتا ہے، پھر ساری دنیا بھی مل جائے نا، تو اس شخص کا بال اور بیکا نہیں کر سکتی۔ تو لہٰذا ایمان کو مضبوط کرنے کی ضرورت ہے۔ یہ جو لفظ ہے لیثبتو کا، یہ ثابتہ سے ہے، اس بات کہتے ہیں جمانے کو، مراد قید ہے، یعنی ایک جگہ سے جم جائے اور ادھر سے ہٹ نہ سکے۔ آج کے دور میں میرا خیال ہے کہ آپ کی ہجرت کی یہ باتیں ہم سب کے سامنے ہونی چاہیے۔ میں سب کو ریکمینڈ کروں گی کیا رہی کو مختوم میں سے آپ نبی صلی اللہ علیہ وسلم کی ہجرت والا باب جو ہے اس کو پڑھیے۔ یقین کریں کہ آپ اپنے ایمان کے اندر ایک اضافہ ہوتا ہوا محسوس کریں گے اور ایسے فیل کریں گے کہ یہ چیز جو ہے ہمارے اندر ایک ایمان کو بڑھا رہی ہے۔ لیکن جب ہم ان چیزوں کو یعنی سمجھتے نہیں اور چھوٹی چھوٹی باتوں پہ ڈرنے لگتے ہیں تو اس کی وجہ ہمارے ایمان کی کمزوری ہوتی ہے۔ تو لہٰذا اس چیز کو اپنے لیے عمل لیتے ہوئے ہر حال میں اللہ تعالیٰ پہ توکل کرنا ہے۔ پھر ایک اور چیز اس چیز کو پڑھتے ہوئے اور سنتے ہوئے محسوس ہوئی، وہ کیا ہے کہ اللہ تعالیٰ بندوں کے حال سے کتنا آگاہ ہے۔ جو باتیں انہوں نے اس محفل میں کی، اللہ تعالیٰ نے اس خوبہو وہی لفظ ادھر ثابت کر دیے، قیامت تک کے لیے لوگ دیکھیں۔ یعنی خفیہ میٹنگز کھل جاتی ہیں جب کسی کے خلاف ہوتی ہیں، کیونکہ بعض باتیں اس میں اس قسم کی ہوتی ہیں کہ جو ان کی اس کے عمل کو ظاہر کر دیتی ہیں۔ پھر ایک اور چیز اس سے شیطان کی دشمنی پہ بھی نظر پڑتی ہے کہ اس کے سے ہمیشہ ہی محتاط رہنے کی ضرورت ہے کہ وہ کتنا دشمن ہے ہمارا، اور ہم اس کے باوجود اس کی باتیں اگر مانتے رہیں گے تو نتیجہ کیا ہوگا کہ وہ ہمیں کہیں کا نہ چھوڑے گا۔ اور یہی وہ موقع تھا کہ جب حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نبی صلی اللہ علیہ وسلم کے ساتھ تھے۔ جو ہی اللہ کے نبی کو حکم ملا کہ آپ ہجرت کریں تو آپ ابو بکر صدیق کے گھر میں گئے اور وہ پہلے سے تیار تھے، اور جب ان کو پتہ چلا کہ اجازت مل گئی ہے ہجرت کی تو ان کی آنکھوں سے آنسو آ گئے۔ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ مجھے اس دن پتہ چلا کہ کوئی خوشی سے بھی رو سکتا ہے۔ ذرا سوچئے کہ کوئی پکنک پوائنٹ پہ نہیں جا رہے تھے، کوئی بزنس کا سفر نہیں تھا، جان ہاتھوں پہ رکھ کے جانے والی بات تھی، دشمن پیچھے آگے چاروں طرف سے دیکھ رہے ہیں۔ لیکن جب سچی محبت ہوتی ہے تو پھر انسان اپنی جان بچا بچا کے نہیں رکھتا، بلکہ پھر اس کے لیے اپنی قربانیاں قبول کرتا ہے۔ پھر یہی ہے وہ موقع کہ جس میں ابو بکر صدیق کو نبی صلی اللہ علیہ وسلم کی خدمت کا موقع ملا، غار صاف کیا، اس کے اندر سوراخوں کو بند کیا، ایک سوراخ بند نہ ہو سکا تو اس کے اوپر پاؤں رکھ دیا اور اللہ کے نبی صلی اللہ علیہ وسلم آپ کی گود میں سر رکھ کے سو گئے، اور اسی سوراخ میں سے ایک سانپ نکلا اور اس نے ابو بکر صدیق کو ڈسنا شروع کر دیا۔ کہنا آسان ہے لیکن ذرا حقیقت میں دیکھیے کہ ہلے نہیں اپنی جگہ سے، اس لیے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی آنکھ نہ کھل جائے۔ لیکن جب درد کی شدت سے آنکھوں سے آنسو گرے نبی صلی اللہ علیہ وسلم ہی کے رخساروں پہ، تو آپ کی آنکھ کھل گئی، تو آپ نے معاملہ دیکھا اور پھر آپ نے اپنا تھوک مبارک لگایا اور اس سے آپ کا درد ٹھیک ہوا۔ یہ کیسی بات ہے، یہ کیسے محبت کرنے والے لوگ تھے، ان کو کیوں نہ خیال آیا کہ یہ بھی کچھ ایسے ہی کام کر لیتے جو سال میں بس ایک دو بار ہی کیے جاتے اور اللہ کے نبی صلی اللہ علیہ وسلم راضی ہوتے۔ عمر فاروق رضی اللہ تعالیٰ عنہ کہا کرتے تھے کہ کوئی میری ساری زندگی کی نیکیاں لے لے اور ابو بکر صدیق کی ان 3 راتوں کی نیکیاں مجھے دے دے جو انہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ غار ثور میں گزاری۔ ایک موقع ایسا آیا کہ نبی صلی اللہ علیہ وسلم رات کو باہر تھے اور چاند بھی تھا، ستارے بھی تھے، تو بہت زیادہ یعنی خوبصورت منظر تھا۔ تو حضرت عائشہ رضی اللہ تعالیٰ عنہ بھی پاس تھی، تو کہنے لگی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم دنیا میں کوئی ایسا بھی شخص ہے کہ جس کی نیکیاں آسمان کے ستاروں جتنی ہو؟ اب آپ دیکھیے ذرا میاں بیوی کی کنورسیشن، کہ جب سوچ اچھی ہوتی ہے، ذہن اچھی ہوتی ہیں تو باتیں بھی اچھی ہوتی ہیں۔ तन्हाई भी है और वक्त भी रात का, और कितनी यानी खूबसूरत एक मंजर है, और सवाल कितना अच्छा कर रही है। तो क्या कहा कि हाँ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के एक शख्स है उसकी नेकियां इतनी है। तो हजरत आयशा कहने की वो कौन है, तो आपने फरमाया कि वो उम्र फारूक रजी अल्लाह तआला अन्हु है। तो हजरत आयशा का दिल थोड़ा सा बुझ गया, कहने की अच्छा मैं तो सोच रही थी कि आप मेरे बाप अबू बकर का नाम लेंगे। तो फरमाया कि तुम अबू बकर की नेकियों की बात करती हो, और मेयार आसमान के सितारे अबू बकर की तो एक रात की नेकियां उम्र की सारी जिंदगी की नेकियों से बड़ी हैं। और इस हदीस की शरह में मुफस्सरीन कहते हैं कि वो रातें जो आपने कहीं वो गारे सौर में गुजारी हुई रातें थी। जितनी कुर्बानी बड़ी उतना रिवॉर्ड ज्यादा है, उतना रिवॉर्ड बड़ा है। हम चाहते हैं कि हम अपनी जिंदगियों में घूमते फिरते रहें और हमें टाइटल्स भी मिल जाएं, ऐसा नहीं होता। गैर मामूली कामयाबियां गैर मामूली हालात में मिलती हैं, आम कोशिशों पे आम दर्जे मिलते हैं, लेकिन अगर गैर मामूली कोशिशें होंगी तो इंशाल्लाह ताला कल गैर मामूली किस्म के दर्जे मिलेंगे। तिलावत सुनते हैं एक बार यहाँ। يا أيها الذين آمنوا إن تتقوا الله يجعل لكم فرقانا ويكفر عنكم سيئاتكم ويغفر لكم والله ذو الفضل العظيم وإذ يمكر بك الذين كفروا ليثبتوك أو يقتلوك أو يخرجوك ويمكرون ويمكر الله والله خير الماكرين